बुला रही है तुम्हें माँ, कहाँ हो असगर। बुला रही है तुम्हें माँ, कहाँ हो असगर। अब भी जाओ ईशा, अब भी जाओ ईशा, सो रही है माँ तेरी। जहाँ कहीं भी हो अब है, जहाँ कहीं भी हो अब लौट आओ लगते जिगर। बुला रही है तुम्हें माँ, कहाँ हो असगर। बुला रही है तुम्हें माँ, कहाँ हो असगर। सकीना याद तुम्हें करके रोती रहती है, तुम्हारी याद में शाम सहर तड़पती है, तुम्हारे गम में तड़पती है, तुम्हारे तड़पती है ये तेरी ख्वाह। बुला रही है तुम्हें माँ, कहाँ हो असगर। बुला रही है तुम्हें माँ, कहाँ हो असगर। जो तुम नहीं हो तो सुगरा का खत भी के चलता है, उसने पूछा के चलता है घुटनियों असगर। बुला रही है तुम्हें माँ, कहाँ हो असगर। बुला रही है तुम्हें माँ, कहाँ हो असगर। जख्म अब तलक दिल पर। बुला रही है तुम्हें माँ, कहाँ हो असगर। बुला रही है तुम्हें माँ, कहाँ हो असगर। तुम्हारे बाद जो सुना पड़ा था गे, کر دی خاک ستر، بلا رہی ہے تمہیں ماں، کہاں ہو اے اصغر، بلا رہی ہے تمہیں ماں، کہاں ہو اے اصغر، تمہارے جھولے کی تھی خاک باندھی آنچل میں، وہ خاک دیکھ کے ایک حک اٹھتی تھی دل میں، کہیں سے گود میں اماں، کہیں سے گود میں اماں کی آ جائے دل بر، بلا رہی ہے تمہیں کہاں ہو اے اصغر، بلا رہی ہے تمہیں ماں، کہاں ہو اے اصغر، وہ دونوں بچوں کو ہی کھو کے کاظموں محفوظ، رباب چل بسی رو رو کے مصیبت ہے خدا، یہ کیسی مصیبت تھی دکھیا مادر پر، بلا رہی ہے تمہیں ماں، کہاں ہو اے اصغر، بلا رہی ہے تمہیں ماں، کہاں ہو اے اصغر، بلا رہی ہے تمہیں ماں۔